نہیں ہوں گا انشاءاللہ عزیز. جی میرا سوال یہ تھا آپ سے کہ آپ نے کہا جس کو قرآن شریف یاد ہے, تو آپ نے جیسا کہا کہ آپ نے قرآن شریف کب پڑھا تھا, یا دادا مرنے پر یا دادی مرنے پر, اور جیسا کہا آپ نے قرآن شریف لاؤ تو بولے چھت پر رکھے ہوئے تو اس پر دھول وہ وغیرہ جمع ہو گئی, جب آپ نے کہا تو اس پر گناہ ہے یا نہیں؟ بھائی نے سوال کیا کہ جو میں نے کہا کہ قرآن سے ہماری جو دوری ہے, کبھی کبھار پڑھتے کوئی مر گیا تو اٹھا کر اوپر رکھتے ہیں تو کیا اس کا گناہ ہے؟ تو دیکھیے قرآن کو, قرآن کے کچھ حقوق ہے, ہر چیز کے کچھ حق ہے. تو علماء لکھتے ہیں قرآن کے عموماً پانچ حق ہے, خصوصاً اور بھی بہت سارے لوگ بیان کرتے ہیں. عموماً جو پانچ حق ہے اس میں سے پہلا حق ہے اس پر ایمان لائے, ٹھیک, اس کو دوسرا حق پڑھے, تیسرا حق سمجھے, سمجھ رہا, چوتھا حق جو ہے اس کو جو ہے اپنے زندگی میں عمل میں لائے, پانچواں ہے اس کو دوسروں تک پہنچائے. یہ پانچ عمومی حق ہے. پھر خصوصی حق جو بتاتے ہیں وہ یہ کہ اس کا دفاع کرے, اس کے احکام کو نافذ کرے, اور بھی ایک لمبی فہرست ہے, لیکن پانچ تو سب کہتے ہیں, ایمان لانا, تلاوت کرنا, سمجھنا, عمل کرنا اور دوسروں تک پہنچانا. تو اگر کوئی انسان قرآن سے یہ کام نہیں کر رہا ہے, اب جیسا مثال کے طور پر کسی کا دس قرآن ہے, ٹھیک ہے نا, اس میں سے ایک ہی پڑھ سکتا ہے, دسوں تو نہیں پڑھیں گا, تب تو گناہ نہیں ہے. لیکن کوئی انسان قرآن ہے نہیں یا ہے تو پڑھتا نہیں, نہ وہ ایمان رکھتا ہے جیسا ہونا چاہیے, نہ وہ اس کی تلاوت کر رہا ہے, نہ وہ جو ہے اس کو جس کو کہیں گے ہم سمجھ رہا ہے, نہ وہ جو ہے اس کو عمل میں لا رہا ہے, اور نہ جو ہے اس کو پھیلا رہا ہے, تو تب تو پھر وہ انسان ضرور بھی ضرور گنہگار ہوں گا. اور آپ خود سوچئے کہ جو کتاب گائیڈ بک ہے, میں ایک مثال دیتا ہوں چونکہ قرآن کا مسئلہ ہے سمجھنے کے لیے بات, سمجھ لیجئے میں اپنے ملک سے جا رہا ہوں, سمجھ لیجئے کوئی دوسرے ملک, اس ملک میں مجھے یہ کہا جا رہا ہے کہ آپ کو وہاں کی بھاشا نہیں سمجھیں گی زبان, تو آپ ایک گائیڈ بک لے جائیے. سمجھ لیجئے میں ہندوستان سے چین جا رہا ہوں, چین کی مثال دے رہا ہوں کہ چین میں اکثر لوگ انگلش نہیں جانتے ہیں, دوسرے ممالک میں اردو انگلش بولنے والے مل جاتے ہیں, لیکن چین لوگ اردو کو دوسری زبان سیکھتے نہیں, انگلش بھی نہیں بولتے ہیں, پسند بھی نہیں کرتے ہیں. تو آپ اورنگ آباد سے نکلیں گے تو ایک گائیڈ بک لیں گے, چین, چین کے شہر, اس کی کرنسی, ایکسچینج, ہوٹلس, کہاں رہنا ہے, ٹیکسیز, کرایہ اور کنورژن ریٹ سب لکھا ہوا ہوتا ہے. تو اب وہ گائیڈ بک ہے سمجھ لیجیے, ٹھیک ہے, یا پھر چین کا ایک آدمی اورنگ آباد آتا ہے تو وہ بھی گائیڈ بک لے کے آتا ہے, ٹھیک ہے, وہ گائیڈ بک کو کیا کرتا ہے, وہ اس کے ہاتھ میں ہوتی ہے. آپ لوگ کبھی دیکھتے ہوں گے ریلوے اسٹیشن کے باہر ایک فارنر کھڑا بیگ لے کر, اور تو کچھ تو بھی دیکھ کے ادھر ادھر, اچھا یہ ادھر ہے وہ ادھر ہے کرتا ہے, رکشے والوں کے پاس جا کے بولتا ہے مجھے یہاں چھوڑ دیجیے, رکشے والا بولتا ہے یہاں جانے کے 200 لائیں گے, تو بولتا ہے نو نو نو 100 روپیز, بولتا ہاں تو کیسا مانو 100 لگتے, 100 روپیز نہیں 200 نہیں 100, کیوں, تو اس کے پاس کیا ہے, اس کی گائیڈ بک یہ بتاتی ہے کہ اورنگ آباد میں جو انڈیا میں تو میٹر ریٹ بھی لکھے ہوئے ہوتے ہیں اس میں کیا ہوتا ہے, سمجھ رہا, تو وہ بولتا ہے نو اتنا ہونا, سمجھ رہے, وہ بولتا ہے مجھے بی بی کا مقبرہ جانا ہے, ٹھیک ہے, تو ہمارے رکشے والا بولتا ہے بی بی مقبرہ جانا ہے تو 15 کلومیٹرس, 15 کلومیٹر بہت دور رہتا ہے بی بی مقبرہ, تو بولتا ہے 15 نو 5 کلومیٹرس, ہاں اس کو کیسے بولتا, 5 گائیڈ بک 5 کلومیٹرس, ویسے 15 کلومیٹر میں پہنچتے معلوم آپ کو کیسا پہنچتے, اور 5 کلومیٹر میں پہنچتے, تو اس کے پاس گائیڈ بک ہوتی ہے. آپ سمجھ لیجئے ایک جو ہے میں سمجھ لیجئے چین سے آیا ہوں, ہندوستان کا نہیں ہوں, اورنگ آباد شہر کی مثال دینے کے لیے میں چین سے آ رہا ہوں, ٹھیک ہے, میں چین سے آیا ہوں, اورنگ آباد شہر پہ اترا, ریلوے اور ممبئی سے یہاں آیا, اب میں نیچے اترا, اور میں نے اپنے گائیڈ بک کو کیا کیا معلوم آپ کو, گائیڈ بک بہت اہم ہے بھیا, اس میں سب لکھا ہوا ہے, اس میں کیسا جانا, اندر اس کو پیک کر کے بیگ میں ڈال دیا, اندر جو گائیڈ بک ہے نا کبھی بہت مقدس ہے, اس کو تو سنبھال کے رکھنا پڑے گا نا. اب ریلوے اسٹیشن میں اتر کے میں آ کے بولتا ہوں کہ مجھے جو ہے ایک راہ چلتے آدمی سے پوچھتا ہوں بھیک مقبرہ کہاں ہے, تو بھیک مقبرہ بہت آسان, یہاں سے لیفٹ لو ایک برج آئے گا, برج اتر جانا, پوچھنا ہی 10 کلومیٹرس تک, چلتے جانا کنچن واڑی, چلتے جانا پھر 10 کلومیٹرز بعد پوچھنا کہ بھیک مقبرہ کہاں ہے. وہ بیچارہ جا کے آتا تو وہاں لوگ بولتے ارے تم کو الو گھما دی ہمارے بچوں نے اورنگ آباد کے, واپس جاؤ وہاں ریلوے اسٹیشن, وہ ریلوے اسٹیشن ادھر ہے, اب پھر وہ آتا ہے ریلوے اسٹیشن, پھر ریلوے اسٹیشن آ کے بولتا ہے کہ وہ بھیک مقبرہ, تو بولتے بہت آسان ہے یہاں سے رائٹ لے لو, اب لیفٹ میں جاؤ, رائٹ لے لو اور چلتے جاؤ جالا روڈ کا ہے پوچھنا, جالا روڈ پہ چلتے جانا 15 کلومیٹرز تک پوچھنا نہیں کچھ کیا ہے, وہاں جا کے پوچھتا تو بولتے یہ نہیں بھیک مقبرہ ادھر تھا, اب جاؤ واپس ریلوے اسٹیشن پوچھو, پھر وہ ریلوے اسٹیشن آتا ہے, پھر وہاں سے پوچھتا ہے کسی رکشے والے کو بھائی چلو وہ میں پیدل جانے کے چکر میں تو چھوڑ دیا, بھیک مقبرہ کہاں ہے, تو بولتا بھیک مقبرہ جو ہے بہت دور یہاں سے بولتا جانا پڑتا, وہاں سے بھیک مقبرہ آتا ہوں, 2000 روپیز لگتے ہیں اس کے لیے, اتنا آسان نہیں ہے, $25, $30, $50 لگتے ہیں اس کے لیے, تو آسان کام نہیں رہتا ہو, बोलता नहीं, बार्गेन करता नहीं, नहीं इतना डॉलर्स नहीं, कम करो, बोलता ठीक है $25 में कर देते कान तुम्हारा 1,000 में। वो बेचारा खुशी से 1,000 देता है, इन्हें खूब घुमाता उसको पूरा औरंगाबाद, बाहर भी लिख सक जाता औरंगाबाद से इधर, चूंकि 1,000 का बिल करना है ना, और लाके बीबी को छोड़ता और उधर के बोलता कितना दूर था बीबी का मकबरा, कितने मुश्किलों से और मशक्कत से मैं यहाँ पहुंचा। अब वो घूम के वो निकलता है कि भाई यहाँ से अब मुझे जो फला जगह जाना है, कितनी तकलीफ हो रही है ना। अब उससे गलती ये हो रही है पूरे सफर में कि वो मुझसे कि वो गाइड बुक को मैंने उठा के रख दिया बांध के पीछे, तरह निकालने की जरूरत है, सब घुमा रहे थे ना, अब गाइड बुक निकाल लिया। अब जब गाइड बुक निकाल के मैं स्टेशन में खड़ा हो गया ना, तो बच्चे जो वो है, अरे ये मत पढ़ो, ये मत पढ़ो, गाइड बुक रख दो अंदर रख दो, इसलिए कि फिर मजा कैसे लेंगे मेरी। वो दूसरे लोग क्या बोल रहे, जिनका मामला है कि टूरिस्ट को लूटना, वो क्या कर रहे, अरे गाइड बुक नहीं पढ़ना, ये गाइड बुक औरंगाबाद के लिए पूरी गलत है, यहाँ नहीं चलती है, बाकी पूरे शहर सही है, मुंबई बहुत सही है, औरंगाबाद को पूरी रॉन्ग इन्फॉर्मेशन, 50 years बैक इन्फॉर्मेशन, नहीं चलती अभी। आज कुरान के साथ यही हो रहा, मैं कुरान खोलने जा रहा हूं तो किसके मफात आ रहा तो बोल रहा है इसको नहीं पढ़ना, भटक जाते समझे तो, कोई कुरान खोल रहा तो बोलता नहीं नहीं कुरान को हाथ नहीं लगाना, इसको पढ़े तो क्या होता, जिन भूत सवार हो जाते, ये हो जाता वो हो जाता, निकल जाते सरक जाते, वलंबे से आउट हो जाते, और ऐसा हो जाता और वैसा हो जाता, सब हो रहा हूं। गाइड बुक, मैं बोल रहा हूं आपको, मैं एक मुसाफिर हूं, दुनिया एक सफर है, मेरे लिए गाइड बुक मेरे रब ने दिया कि दुनिया में जाओ, बहुत फितने की जगह है, फसाद की जगह है, इसमें क्या करो, गाइड बुक ले जाओ, गाइड बुक को रेफर करना, कोई भी मसला है गाइड बुक तुमको गाइडेंस करेंगी, और इस गाइड बुक की तशरीह के लिए, इसके एक्सप्लेनेशन के लिए हमने एक नबी भेजा आखिरी, उसकी सीरत और उसकी सुन्नत और उसकी हदीस आपको बता देंगी कि इस गाइड बुक के अंदर जो गाइडलाइंस है उसको कैसे एक्सप्लेन, उसको कैसे समझा जाए। अब ये दो चीज़ों को तो हमने बंद करके रख दिया और ज़िंदगी गुजार रहे हैं। वाकई में जो आपने सवाल किया, शदीद हम गुनाहगार होंगे, और जो सबसे पहला फर्द जुर्म एक मरने वाले पर आयद होगा वो फर्द जुर्म होगा कुरान क्यों नहीं पढ़ा। फर्स्ट जो उसके ऊपर जो चीज़ सजा लागू होंगी वही आपसे फरमाते हैं, खबर में तीन सवाल होंगे, तीन सवाल के होने के बाद जिसने जवाब दिया उससे फरिश्ता चौथा सवाल भी करेगा, लेकिन वो तीन कंपलसरी सवालों में से नहीं है, वो फोर्थ क्वेश्चन होगा, फरिश्ता बोलेगा तुमको पता कैसे चला ये तीनों के आंसर्स, तो वो कहेंगे करा तो किताब अल्लाह, मैंने अल्लाह की किताब पढ़ा था। ठीक, दूसरे से जिसने जवाब नहीं दिया उससे फरिश्ते पूछेंगे देखो जवाब क्यों नहीं मिला, ना तूने पढ़ा ना तूने तस्दीक की, एक रिवायत में गज और दूसरी रिवायत में एक अल्फाज है, दो हथौड़े लेकर अंधा और बहरा फरिश्ता होगा, ना सुनता ना देखता, वो दोनों हथौड़ों को लेकर जोर से मारेंगे और सर पीस देंगे। तो सबसे पहला फर्ज जुर्म कुरान छोड़ने का ही आयद होने वाला मरने के बाद, लिहाजा कुरान को अगर हम छोड़ेंगे और तर्क करेंगे तो बहुत सख्त गुनाह दुनिया में हम भुगतेंगे, सज़ा मरने के बाद कब्र में भुगतेंगे, उठने के बाद और हश्र में और क़यामत के दिन होगा। लिहाजा इस किताब को उठा लें, ये गाइड बुक्स हैं, रहनुमाई करती है, ज़िंदगी जीने का तरीक़ा सिखाती है, जिसने इसको थामा अल्लाह रब्बुल इज़्ज़त ने इनको दुनिया में कामयाबी दी, उनको आखिरत में कामयाबी दी, और ऐसा उनको इज़्ज़त और मुकाम बख्शा कि दुनिया सिर्फ उनको देखती है और हसरत करती है कि ऐसे भी लोग दुनिया में गुजरे, चूँकि अल्लाह की किताब ने उनको दुनिया में भी आगे बढ़ाया और आखिरत के एतबार से भी आगे बढ़ाया। छोटा सा एक वाक़ रखे अपनी बात, आपका सवाल ख़त्म कर रहा हूँ। अबू अय्यूब अंसारी रज़ी अल्लाह अन्हु, कुरान हामिले ने कुरान, कुरान को थामने वालों का अल्लाह के पास मुकाम। अबू अय्यूब अंसारी रज़ी अल्लाह अन्हु जो है 80 साल उम्र थी, कुस्तुनतुनिया से मुसलमानों की जंग हुई, कहा मैं भी चलूंगा, लोगों ने कहा अबू अय्यूब 80 साल के हो चुके हो, बहुत बूढ़े हो चुके हो, जिस्म साथ नहीं देता है तुम्हारा, कहा नहीं फिर भी चलूंगा। 80 साल की उम्र में आप गए, शदीद बीमार भी थे फिर भी गए, कुस्तुनतुनिया कॉन्स्टेंटिनोपल जिसको इस्तांबुल कहते हैं आज, जो तुर्की का दारुल हुकूमत है, कैपिटल है, उसके पास मुसलमानों की जंग हुई, लेकिन वो किले का मुहासरा हुआ, घिराव हुआ, जंग बहुत दिनों तक नहीं हुई, और उसी दौरान अपने खेमे के अंदर अबू अय्यूब अंसारी रज़ी अल्लाह अन्हु इंतकाल कर गए, शहीद हो गए। जब शहीद हो गए तो साथियों ने दफनाया, तदफीन की, और वहीं दफना दिया, जब खेमा था वहीं तदफीन कर दिया, चूंकि अब लेकर कहाँ जाएंगे, तदफीन करके चले गए। तो कुस्तुनतुनिया के गवर्नर ने फिर ख़त लिखा मुसलमानों के गवर्नर को जो है अमीर माविया रज़ी अल्लाह अन्हु का ज़माना था, और ख़त लिख कर कहा कि अब तुम्हारे जाने के बाद तुम्हारे साथी की खबर को हम खोदेंगे, उसकी लाश को बाहर निकालेंगे और उसकी हड्डियों से खिलवाड़ करके उसको जलील करेंगे। ये ख़त लिखा मुसलमानों के अमीर ने जवाब दिया, कहा इसको जवाब दो वापस। जवाब में लिखा और कहा कि कसम है अल्लाह की, अगर तुमने अबू अय्यूब अंसारी रज़ी अल्लाह अन्हु की कब्र को धक्का भी लगाया तो जितने गिरजा मुसलमान हुकूमत और सल्तनत ने और जितने ईसाई है सारी खबरों को मैं खोद दूंगा और सारे गिरजा ढा दूंगा अगर तुमने हाथ भी लगाया उसको। तो वहां से जवाब भेजता गवर्नर, ये उसके अल्फाज है, मेरे नहीं, शेर के अल्फाज है, लेकिन उसके अल्फाज है, खस्म है कुंवारी मरियम की, چونکہ وہ عیسائی تھے. خصم ہے کنواری مریم کی، میں تو تمہاری دینی حمیت کو جانچ رہا تھا، ہم کیوں تمہارے صحابی رسول کی خبر کے ساتھ، جسم کے ساتھ کھلواڑ کریں گے، اور وہ خبر آج بھی اسی جگہ موجود ہے. میں اس واقعے کو اس لیے رکھ رہا تھا کہ وہ جو قرآن کے حامل تھے ان کو جیتے جی دھکا لگانا تو دور، مرنے کے بعد ان کے جسم اور ہڈیوں سے کھیلنے کی بھی ہمت نہیں تھی کسی کی. اور آج ہم اللہ کے بندے، اس کے چہیتے لوگ، اس کی چہیتی قوم، کوئی عزت ہے تمہاری اور کوئی مقام ہے ہمارا؟ جانور کو کوئی مار دے تو 10-10 سال کیس چلتے ہیں، اور ہزاروں اور لاکھوں کو مار دے اس کو کوئی پوچھتا بھی نہیں ہے. تو وہ مقام واپس تبھی مل سکتا ہے جب اس کتاب کو ویسے ہی پھر لے لیا جائے، تھام لیا جائے جیسے اس کی پہلی نسل نے کیا تھا. اور امام مالک رحمہ اللہ کا بڑا پیارا قول ہے، ان سے سوال ہوا کہ اس امت کے آخری انسان کی اصلاح، یا لوگ بگڑ جائے تو کیا کرے؟ تو کہا اس امت کے آخری فرد کی اصلاح بھی وہی طریقے سے ہوں گی جس طریقے سے اس نبی نے امت کی پہلے شخص کی اصلاح کی تھی. ہمارے پاس بہت سے لوگ بولتے ہیں نا، یہ طریقہ اب نہیں چلیں گا صحابہ کی اصلاح کا، ڈائریکٹ قرآن سے. صحابہ کے دور میں کیسی اصلاح کی نبی نے؟ قرآن اترا اور اس سے تعلیم حاصل کی، علم حاصل کی اور عمل کیا. وہی طریقہ قیامت تک لاگو رہے گا، پہلے لوگوں کی اصلاح جیسی ہوئی تھی آخری انسان کی بھی اصلاح کا طریقہ یہی ہوگا. تو بہرحال قرآن کو چھوڑنا بہت سنگین جرم اور گناہ کا باعث ہے.